कैले समतल सागर भइरहे दिन्छ, कैले छाल भई उर्लिदिन्छ, सम्हाल्नै गाह्रो बोझन बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन। सम्झिदिन भन्दै थिएँ म, आज फेरि याद आयो, एक्लै अघि बढ्दै थिएँ म, आज फेरि याद आयो। सम्झिदिन भन्दै थिएँ म, आज फेरि याद आयो, एक्लै अघि बढ्दै थिएँ म, आज फेरि याद आयो। भुल्नै पर्छ भन्ने थाहा छ तर झट्टै गाह्रो भयो, भुल्नै पर्छ भन्ने थाहा छ तर झट्टै गाह्रो भयो, भुल्ने प्रयास गर्दै थिएँ म, आज फेरि याद आयो। जब दिन ढल्दै गयो तिमीलाई सम्झिए, जब दिन ढल्दै गयो तिमीलाई सम्झिए, जब दिल जल्दै गयो, जब दिल जल्दै गयो, जब दिल जल्दै गयो तिमीलाई सम्झिए, जब दिन ढल्दै गयो तिमीलाई सम्झिए। म हिजोको त्यो दिन सम्झिन्छु जति बेला निस्वार्थ भाव लिएर तिमीसँग प्रेम गर्थे म, हो प्रेम गर्थे, निस्वार्थ भाव लिएर गर्थे। हुन त स्वार्थी भावको प्रेम कस्तो हुन्छ त्यो त मलाई थाहा छैन, मेरो कथा सुन्नेहरू भने तिमीले मसँग गरेकी प्रेम स्वार्थी थियो भन्छन्, तर मलाई त्यस्तो लाग्दैन किनकि मसँगको सम्बन्धले त्यस्तो केही लाभ तिमीलाई भयो भन्ने लाग्दैन मलाई। त्यसैले त म सधैँ पुरानो नेपाली चलचित्र कुसुमी रुमालको गीत तिमीलाई सम्झिँदै गुनगुनाउँछु। तिमी नभए जिन्दगानी काँडासरी छ, फेरि पनि मेरो केही गुनासो छैन, साँच्चै नै केही गुनासो छैन तिमीप्रति मेरो। यो चाहिँ सत्य हो कि जब जब तिमीसँगको सम्बन्ध र त्यसको अन्त्य सम्झिन्छु तब असाध्यै दुखेर आउँछ मुटु, मुटु पोलिरहन्छ, छटपटी भइरहन्छ, साह्रै नमज्जा लाग्छ। ओसोको किताबमा मैले पढेको थिएँ तिमी यसकारण दुखी भएका होइनौ कि कोही तिम्रो मान्छे तिमीलाई छाडेर गयो, बरु यसकारण दुखी भएका हौ कि ऊ तिमीलाई छाडेर कहिले पनि जाँदैन भन्ने विश्वास लिएका थियौ तिमीले र त्यो तिम्रो विश्वास तोडियो। ओसोको किताबमा यति पढिसकेपछि भने मलाई पनि त्यस्तै लाग्यो, सायद मैले पनि त्यही विश्वास लिएको थिएँ क्यारे, तिमीले कहिले पनि छोडेर जाँदिनौ भन्ने विश्वास। तर त्यो विश्वास टुट्यो एक दिन अनि मन दुख्नु स्वाभाविक नै त भइदियो। अक्सर मान्छेहरू आफूले नभोगेको समयको कल्पनामा बढी रमाउँछन् त्यो कस्तो होला भनेर, अनेकन सपना देख्छन् त्यो समय भोग्दा म कति खुसी हुन्छु होला भनेर, तर बुझ्दैनन् उनीहरू कि त्यो समय भोग्ने मान्छेहरू पनि संसारका सबै मान्छेहरू भन्दा खुसी त कहाँ छन् र म पनि त्यही बहुसंख्यक मान्छेहरू मध्येको एक मान्छे नै परेँ। त्यसैले त मलाई पनि मैले पनि यही सोचे कि तिमीसँग जीवन बिताउन पाउँदा कति खुसी हुन्थे होला म, मेरो त्यही सपना भताभुङ्ग भयो अस्ति भर्खर आएको भूकम्पले सबै तहस नहस बनाए जस्तै। तर मलाई लाग्दैन कि तिमीसँग जीवन बिताइरहेको मान्छे तिमीलाई पाएकै आधारमा संसारकै सबैभन्दा खुसी मान्छे हो, अह त्यस्तो लाग्दैन मलाई। बुझी हेर्नु, सायद उसले पनि त्यस्तो महसुस गर्दैन होला, तर मेरो मन भने बेला बेलामा यस कारण दुखी हुन्छ कि तिमीलाई पाएको भए सायद मेरो जिन्दगी अरू नै केही हुन्थ्यो होला भन्ने सोच्छ यसले। हुन त तिमीलाई पाउनेको जिन्दगीमा पनि त्यस्तो कायापलट त के नै पो भएको छ र फेरि पनि मेरो मन भने बेला बखत त्यस्तै सोच्छ र दुखी भइदिन्छ। मान्छे आफूले नपाएको कुरामा बढी खुसी लुकेको देख्ने भएरै त होला यस्तो भएको। जसोतसो जिन्दगीमा टिकिदिउँला बरु आफै, नसके नि एक्लो बस्न सिकिदिउँला बरु आफै। जसोतसो जिन्दगीमा टिकिदिउँला बरु आफै, नसके नि एक्लो बस्न सिकिदिउँला बरु आफै। तिमी सुखी खुसी हुनु अरू त के भनौँ र म, यता दुख्ने मेरो मुटु झिकिदिउँला बरु आफै। तिम्रो खुसीको कुरा सुन्दा खुसीको कुरा सुन्दा केही बेर त खुसी भए, तिम्रो खुसीको कुरा सुन्दा केही बेर त खुसी भए। जब दुख बढ्दै गयो, जब बढ्दै गयो, जब दुख बढ्दै गयो तिमीलाई सम्झिए, जब दिन ढल्दै गयो तिमीलाई सम्झिए। सम्पादन गरेपछि पुस्तक राम्रो बन्छ, चलचित्र राम्रो बन्छ, अखबार राम्रो बन्छ। सायद सम्पादन गर्ने नमिल्ने भएर पो हो कि जिन्दगी चाहिँ खेस्रा जस्तो मात्रै भइरहन्छ सधैँ। भिडदेखि पर बस्न मन लाग्छ, गालामा हात राखेर ऐनामा आफ्नै अनुहार हेरिरहन मन लाग्छ, आगत सोचिरहन मन लाग्छ, विगत सम्झिरहन मन लाग्छ, तर बोलिरहन मन लाग्दैन, प्रश्न सुने पनि जवाब फर्काउन मन लाग्दैन, यात्रा गरिरहन पनि मन लाग्दैन, थकाई मारिरहन पनि मन लाग्दैन। पढे थिए सम्पूर्ण तया भरिनका लागि सम्पूर्ण तया रित्तिनु आवश्यक छ, अचेल पुरै निख्रिने गरी रित्तिदिउँ कि झैँ लाग्दैछ, फेरि सोच्छु केही गरी यति पनि भरिन सकिनँ भने खै के हुन खोजेको हो अचेल। प्रेमको विषयमा विचार राख्नेहरूसँग अधिकांश त एउटै कुरामा मतभेद हुने गर्दछ मेरो। मान्छेहरू भन्छन् हिजोको प्रेम सम्झिनुको अर्थ हिजोको मान्छे सम्झिनु हो, तर मलाई हुबहु त्यस्तो लाग्दैन। मलाई लाग्छ प्रेममय विगत सम्झिनुको अर्थ हिजोको मान्छे सम्झिएको भन्ने होइन, हिजोको प्रेम सम्झिएको भन्ने हो। प्रेममा व्यक्तिभन्दा बढी अवस्था प्रधान हुन्छ। प्रेम भनेको शरीरको कुरै होइन, यो त मनको कुरा हो। धेरैसँग शरीर बाँडेकाहरूसँग पनि भइदिन्छ प्रेम, किनकि प्रेमले शरीरलाई रूपलाई त्यति धेरै महत्त्व दिँदैन। र त म भन्छु खासमा हामी हिजोको प्रेम सम्झिरहेका हुन्छौँ, तर हिजोको मान्छे सम्झिएका हौँ भन्ने सोचिदिन्छौँ। प्रेम सम्झिँदा मान्छे पनि सम्झनामा आउनु भने स्वाभाविक नै हो। मान्छे जतिसुकै राम्रो किन नहोस्, यदि उसले सधैँ आफूलाई दुःख मात्रै दियो, चित्त मात्रै दुखायो भने त्यो व्यक्तिलाई मनैदेखि सम्झिँदैनौँ हामी। हामी त त्यो मान्छेलाई सम्झिरहेका हुन्छौँ जसले कुनै समय औधी माया गर्थ्यो हामीलाई, भलै पछि उसले पीडा नै दिएर गएको किन नहोस्। कुनै समय त माया गर्थ्यो, यदि उसले पनि कहिले माया नगरेको भए यति धेरै याद आउने नै थिएन उसको जति आज आइरहेको छ। त्यसैले त म भन्छु हिजोको प्रेम सम्झिनु भनेको हिजोको मान्छे सम्झिनु भन्ने होइन, हिजोको प्रेममय दिन सम्झिनु भन्ने हो। थाहा छैन यो बुझाउन अझै कति समय लाग्छ मलाई, तर विश्वास छ एक दिन अरूहरूले पनि बुझ्नेछन् यो कुरा। अहिले मेरो मनको मात्रै सत्य भएको यो कुरा कुनै दिन अरूहरूको पनि सत्य ठहरिनेछ। ठिक त्यति बेला बुझ्नेछौ तिमीले पनि कि मैले सम्झिरहेको आज त्यो हिजोको प्रेममय विगत हो, तिमीलाई होइन। मेरो सम्झनामा प्रेममय विगतसँग तिमी जोडिएर आयो, यो अर्को पक्ष भयो, तर तिमीलाई नै सम्झन भने खोजेको होइन मैले। मैले त्यो दिन सम्झिन खोजेको हो जुन दिन म कसैलाई यति धेरै माया गर्थेँ अनि कोही मलाई यति धेरै माया गर्थ्यो, हो त्यो दिन सम्झिन खोजेको हो मैले। यो सम्झनामा तिमी जोडिएर आयो त मेरो के दोष, तर मैले सम्झना चाहिँ त्यो हिजोको दिनहरू सम्झिन खोजेको हो जुन जिन्दगीभरि नै म सम्झिरहन चाहन्छु। कर्णाली ब्लुज उपन्यासको एउटा पात्र सद्दाम अर्कै गाउँमा गएर बस्न थालेपछि त्यहाँका मान्छेहरूले उसलाई सोध्छन् घर कहाँ हो भनेर। ऊ भन्छ म त चरा जस्तै हुँ भुर्र भुर्र। भन्नुहोस् त चराको पनि कहीँ घर हुन्छ? आज म उही सद्दामलाई सम्झिरहेछु। मेरो मन पनि मसँग भन्दैछ भुर्र भुर्र उडी हिँड्ने आदेश चाहन्छु। तर म छु एउटा जसले यो मन तिमीमै अल्झाएर राखेको छु, यसलाई भुर्र भुर्र उडी हिँड्न कुनै आदेश नै दिन्न। वैश छँदा घमण्ड र तुजुक हुन्छ जिन्दगीमा, तर पछि रूप रङ त बेतुक हुन्छ जिन्दगीमा। वैश छँदा घमण्ड र तुजुक हुन्छ जिन्दगीमा, तर पछि रूप रङ त बेतुक हुन्छ जिन्दगीमा। नहुनु थियो भयो प्रेम, पछुताएर के फाइदा, के गर्नु त कहिले काहीँ भुलचुक हुन्छ जिन्दगीमा। मेरो बारेमा कुरा गर्यो रे, मेरो बारेमा कुरा गर्यो रे, धेरै बेर त जित्ने हिजो जस्तै अनेक अनेक कल्पिन्छु म अझै पनि, पुरा नहुने पो हो कि झस्किन्छु म अझै पनि। हिजो जस्तै अनेक अनेक कल्पिन्छु म अझै पनि, पुरा नहुने पो हो कि झस्किन्छु म अझै पनि। बाँचे भने भेट होला, मरे सम्झना भो, भुल्यौ होला तिमीले तर सम्झिन्छु म अझै पनि। सिआइएनमा सोमबार हरेक हप्ता आउँछ, एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ। यति बेला एक फेर सुनाइदिनुहोस् कसैलाई ढुङ्गे मुटुहरूको नि मन बहकाउँछ। बाटो अलगिएको हिजोको आफ्नो मान्छे सम्झाइदिने एउटा रेडियो कार्यक्रम बहकिने मन। कतै सम्झिएर बस्ने तपाईँ, कतै बिर्सिएर बस्ने तपाईँ, सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। देश दुखेको बेला मन दुखेको कुरा गर्न आइपुगे सारथी सुनिल राज भारतसँगै। आँसुहरू आँखाबाट कहिले सुक्छ होला, रोएरै त सबैलाई कति पुग्छ होला। आँसुहरू आँखाबाट कहिले सुक्छ होला, रोएरै त सबैलाई कति पुग्छ होला। जाने मान्छे गइदिन्छ सधैँ सधैँलाई, तर यता बस्नेको मन किन दुख्छ होला। नमस्कार। कार्यक्रम बहकिने मनको अर्को एउटा नयाँ श्रृङ्खलामा तपाईँलाई मन ओछ्याएर स्वागत गर्न आइपुगेँ म महावीर विश्वकर्मा। अनि सिसा पारिपट्टि ट्याक्कै हुनुहुन्छ सारथी सुनिल राज भारत र तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनको उत्पादन रेडियो कार्यक्रम बहकिने मन सुनिरहनु भएको छ। सम्बन्ध सकिए पनि याद भने किन सधैँ रहिरहन्छन्? आज हामी यो विषयमा तपाईँको विचार बुझ्छौँ, तपाईँको मुक्तक पनि सुन्छौँ। तपाईँको मुक्तकलाई जवाफ फर्काउने प्रयास म केही गर्नेछु, धेर थोर प्रयास। सम्बन्ध सकिए पनि याद भने किन सधैँ रहिरहन्छन्? महिला साथीहरू 01 52 60 646 नम्बर डायल गरेर आउनुहोला। पुरुष साथीहरू 0152607161 नम्बर डायल गरेर आउनुहोला। अनि यौनिक तथा अल्पसंख्यक समुदायका साथीहरू जो आफूलाई समलिङ्गी तेस्रो लिङ्गी भनेर चिनाउनुहुन्छ उहाँहरू जुनसुकै नम्बर प्रयोग गरेर आउन सक्नुहुन्छ। महिला साथीहरू 0152607646, पुरुष साथीहरू 0152607761 र यौनिक तथा अल्पसंख्यक समुदायका साथीहरू जो आफूलाई समलिङ्गी तेस्रो लिङ्गी भनेर चिनाउनुहुन्छ यी दुई मध्ये जुनसुकै नम्बर डायल गरेर आउन सक्नुहुन्छ 0152607646 या 0152607661 दुईवटै नम्बर। आज हामी कुरा गर्न खोजिरहेका छौँ सम्बन्ध सकिए पनि याद भने किन सधैँ रहिरहन्छन्। म केही युवा साथीहरूसँग अलि बढी नजिक छु जो मसँग फेसबुक पेजमा पनि मलाई केही मनका कुराहरू सोध्नुहुन्छ। उहाँहरूलाई धेरथोर भरसक जवाब दिई टोपल्छु मात्रै किनकि त्यति जवाब मनसँग जोडेर दिन सक्छु कि सक्दिनँ थाहा छैन। अधिकांश साथीहरूले गर्ने मसँगको प्रश्न भनेको चाहिँ कसरी भुल्ने होला त्यो हिजोको मान्छेलाई भनेर सोध्नुहुन्छ। म प्रत्युत्तर गर्छु भुल्नु किन पर्यो र सम्झिरहे हुँदैन। त्यसपछि कोही केही भन्नुहुन्न, कोही चाहिँ होइन भुल्नुपर्ने भयो, सधैँ पीडा मात्रै हुने भयो, जब सम्झिन्छु झन् मलाई रुन मन लाग्छ, झन् म सिद्धिएँ भन्ने जस्तो लाग्छ, एकदम पीडाबोध हुन्छ भनेर। अनि यो सम्झिने भन्ने कुराको चाहिँ त्यो कुनै सूत्र नै हुँदैन। जसरी हामी विभिन्न सूत्रहरू ए प्लस बीको होल स्क्वायर इजकल टु ए स्क्वायर प्लस ट्वाइस एबी प्लस बी स्क्वायर भनेर जसरी हामी त्यसलाई भन्छौँ त्यस्तो सूत्र नै हुँदैन बिर्सिने भन्ने, तर पनि बिर्सिनुपर्छ भन्छन् कतिपय। खैर मेरो चाहिँ यसमा सहमति नहोला कि बिर्सनै पर्छ भन्ने, फरक यति मात्रै हो कि हिजोको त्यो सम्बन्धले आजको वर्तमानलाई चाहिँ प्रभाव पार्नु हुँदैन, बिर्सिनु नै पर्छ भन्ने होइन, तर हिजोको त्यो दिनहरूको सम्झनाले आजको वर्तमानलाई चाहिँ प्रभाव पार्नु हुँदैन भन्ने हो। किन यादहरू आइरहन्छन् होला, किन सम्बन्ध सकिए पनि याद भने सधैँ रहिरहन्छन् होला, यो विषयमा कुरा गरौँ। आज कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो हेलो हजुर नमस्कार, सुन्नु भएन? हजुर सुनिरहेको छु म, हस् छुट्यौँ है तपाईँसँग। अर्को साथीको पर्खाइमा छौँ। महिला साथीहरू 0152607646 नम्बर डायल गरेर आउनुहोला, पुरुष साथीहरू 0152607761 नम्बर डायल गरेर आउनुहोला। अनि यौनिक तथा अल्पसंख्यक समुदायका साथीहरू यी दुईमध्ये जुनसुकै नम्बर डायल गरेर पनि आउनुभए हुन्छ। सम्बन्ध सकिए पनि याद भने किन सधैँ रहिरहन्छन् यो विषयमा आज हामी कुरा गर्न खोजिरहेका छौँ। यो प्रश्नको जवाफमा फेसबुकमा अघि भर्खर राखिएको यो विचारमा गोपाल सापकोटा लेख्नुहुन्छ, याद एउटा भयानक रोग नै हो, रोग बारम्बार बल्झिए चाहिँ सम्बन्ध सकिए पनि याद आइरहन्छ भनेर। सुवेदी धरानी लेख्नुहुन्छ, सम्बन्धको याद मनमुटु र मस्तिष्कका स्नायुसँग जडित एउटा तरङ्गमा बहेको हुन्छ र जबसम्म स्नायु प्रणालीले काम गरिरहन्छ तबसम्म याद आइरहन्छ भनेर धरानी सुवेदी इलाम हाल लमजुङबाट उहाँले लेख्नु भएको छ। आँसुले भरिएको मन यो फेसबुकको आइडीबाट विचार आएको छ, विगतको कुरा सम्झेर याद आउँछ भनेर। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो हजुर नमस्ते। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म तेह्रथुम जिल्लाबाट खामलालुङ भन्ने गाविसबाट रेजिना भाइ। ए रेजिना भन्नुभयो? हजुर। आजको विषयमा तपाईँको विचार के छ, सम्बन्ध सकिए पनि याद भने किन सधैँ रहिरहन्छन्? आफ्नो जीवनमा आफूसँगै एउटा सहयात्रा गर्ने जो मान्छे हुन्छ त्यो मान्छे आफूबाट कहिले पनि अलग हुँदैन भन्ने तत्त्वहरूको सक्रियता जब बढ्छ तब यादहरू रहिरहन्छ भन्ने मेरो विचार छ। हुन्छ, तपाईँको मुक्तक राख्नुहोस् अब। लौ न हजुर भन्न पर्यो माया किन जोड्छ मान्छे, लौ न हजुर भन्न पर्यो माया किन जोड्छ मान्छे, कष्ट गरी लाएको माया बिच बाटोमै छोड्छ मान्छे, उसैलाई मन दिएपछि जिन्दगी हौ भन्दैपछि, उसैलाई नै मन दिएपछि जिन्दगी हौ भन्दैपछि, सत्ता प्रेमलाई तडपाएर अर्कैको प्रेम गोड्छ मान्छे, कष्ट गरी लाएको माया बिच बाटोमै छोड्छ मान्छे, सत्ता प्रेमलाई तडपाएर अर्कैको प्रेम गोड्छ मान्छे। केही आशा राखी प्रेम जोड्छ होला मान्छे, केही आशा राखी प्रेम जोड्छ होला मान्छे, जब पुरा हुन्न अनि तोड्छ होला मान्छे, केही आशा राखी प्रेम जोड्छ होला मान्छे, जब पुरा हुन्न अनि तोड्छ होला मान्छे, सधैँ सधैँ एकै नाशको विचार हुँदैन रे भन्छन्, सधैँ सधैँ एकै नाशको विचार हुँदैन रे भन्छन्, सायद अरू भेट्छ अनि छोड्छ होला मान्छे, सायद अरू भेट्छ अनि छोड्छ होला मान्छे। नमस्कार, छुट्टिन्छौँ। सम्बन्ध सकिए पनि याद भने किन सधैँ रहिरहन्छन्, यही विषयमा आज कुरा गरिरहेका छौँ बहकिने मनमा। तपाईँ फोनमा आउनु भएको छ, भ्यायौँ भने एकजना साथीसँग मात्रै कुरा गर्न भ्याउँछौँ कि अब जस्तो लागिरहेको छ, एकदमै थोरै समयमा बाँधिएका छौँ हामी। त्यसैले पनि फेसबुकमा मिलन डङ्गोल लेख्नुहुन्छ, दङ्गाल लेख्नुहुन्छ, याद भनेको सकिनलाई होइन मुटुमा सजाएर राख्नको लागि गरिन्छ भनेर। यसै गरी दीपक राज कणेलको विचार छ, सायद यसको जवाफ उनको यादमा नै तडपिरहेको हुन्छ, जसले आफै मिठा सपना बुनेको हुन्छ त्यो सपना आफैमा अविस्मरणीय क्षण बनेको हुन्छ भनेर लेख्नु भएको छ। सम्बन्ध सकिए पनि याद भन्ने सधैँ रहिरहन्छन्, किन यस्तो हुन्छ यही विषयमा हामी तपाईँको विचार बुझ्नु भनेर कार्यक्रममा आयौँ, तर एकदमै थोरै समयमा आइपुग्यौँ। त्यसैले एकैछिनमा जानु त सधैँ कोही आउनुभयो भने चाहिँ कुरा गर्न भ्याउँछौँ भन्ने लागेको हो। झन्डै दुई मिनटको बिचमा अब हामीले बिदा माग्नुपर्छ, दुई मिनट पनि छैन, एक मिनट बिस सेकेन्ड जतिमा। सम्बन्ध सकिए पनि याद भने किन सधैँ रहिरहन्छन्, यो तपाईँ म अनि हामी सबैले महसुस गरेको कुरा। कतिपय सम्बन्धहरू जोडिन्छन्, राम्रैसँग अगाडि बढ्छन्, तर सकिन्छन् पनि। हुन त सम्बन्ध त्यसलाई हामीले आशा गरे अनुरूप नबढेपछि सकियो भन्छौँ होला हामी। कोही हुनुहुन्छ फोन सम्पर्कमा अन्तिम नै भनौँ उहाँ। हेलो, हेलो, हेलो, हजुर नमस्कार। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? तपाईँको नाम नै बुझिन। कहाँबाट सोनुजी? हेलो, हेलो, हजुर सोनुजी कहाँबाट तपाईँ? म बजाङबाट। सम्बन्ध सकिए पनि याद भने किन सधैँ रहिरहन्छन् होला? किनकि मान्छेले प्रेम उसको सबैभन्दा सर्वोच्च ठान्छ पहिला, अनि अन्तमा फेरि गुमाउनु पर्दा चाहिँ यसले याद चाहिँ बाँकी रहन्छ होला। हिजो सर्वस्व ठानेको भएर त्यो बाँकी रहन्छ? हजुर मेरो विचारमा त्यही लाग्छ। हुन्छ, तपाईँको मुक्तक राख्नुहोस् अब। ऊ एकमुखी प्राणको लागि रोको, ऊ एकमुखी प्राणको लागि रोको हो, अझै दुई पल भयो बाँकी उसको डोको हो, तर कोही बुझ्दैन उसको चाहना, तर कोही बुझ्दैन उसको चाहना, किनकि ऊ त बलिको बोको हो, ऊ एकमुखी प्राणको लागि रोको हो, अझै दुई पल भयो नि बाँकी उसको डोको हस्। नमस्कार छुट्टियो। सोनुजी हुनुहुन्थ्यो, कार्यक्रमको अन्तमा हुनुभयो, त्यसैले पनि उहाँलाई जवाब फर्काउन भ्याएनौँ। यतिन्जेल कार्यक्रम सुनेर बस्नुहुने तपाईँ सबै सबैप्रति आभार व्यक्त गर्न चाहन्छु। देश दुखेको बेला मन दुखेको कुरा गर्न आइपुगेँ, अब चाहिँ छुट्टिनुपर्छ। यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याइदिनु हुने आत्मीय मित्र सुनिल राज भारतप्रति कृतज्ञता व्यक्त गर्दै आजको यो श्रृङ्खलाबाट भने म महावीर विश्वकर्मा पनि ओझेल पर्नुपर्ने हुन्छ। जाँदा जाँदै सम्बन्ध सकिए पनि याद भने किन सधैँ रहिरहन्छन् यो विषयमा आफ्नो मुक्तक राख्दै अर्को श्रृङ्खलासम्मको लागि ओझेल पर्छु। बिर्सु भन्छु तिम्रो याद आइरहन्छ घरिघरि, आएपछि दुखाउँछ मन सधैँ सधैँ यसै गरी। बिर्सु भन्छु तिम्रो याद आइरहन्छ घरिघरि, आएपछि दुखाउँछ मन सधैँ सधैँ यसै गरी। सायद अझै तिम्रो माया भएरै त होला, सम्झनामा यादहरू दोहोरिएको बरोबरी। हवस् जान्छु, अर्को हप्ता आउँछु नि। नमस्कार। झन पर जान्छु।